भाग्यले कस्तो खेल मानिसको जीवनमा हेर खेलेको माया गर्छु भन्नेलाई किन मायाले धेरै पोलेको बदनाम भई सत्य किन मुटु भरि तर्पिन्छ आशाहरूको चौतारी किन त्यसै भत्किन्छ जीवन काटी सपनाहरू आँखै भरि सल्किन्छ यो भाग्यले कसको दिन मानिसको जीवनमा हेर ल्याएको माया गर्छु भन्नेलाई किन मायाले टाढा पारेको